کیا کروں یار، بلانے کی کوشش کرتا ہوں بلا ہی نہیں پاتا، ایسا لگتا ہے کہ میں نے اپنی پوری زندگی اس کے نام کر دی ہے۔ बहुत तकलीफ हो रही है भगवान, आजकल सांस भी नहीं ले जा रही है मुझसे। मेरे लिए प्लीज एक इतना छोटा सा काम कर दो। इतनी ताकत दो मुझे कि मैं उसे बुला सकूं।